You are listening to Nepali radio program on slnepal.com. रेडियो जगतमा नेपाली चलचित्रको जानकारी अब विभिन्न सेगमेन्टका साथमा रिभ्यू प्रिभ्यू ऑन द स्पॉट तपाईलाई फिल्म कस्तो राम्रो छ फिल्म रोमान्स ठीक छ खुशी लागिराछ मैले त अझ मजाकी रूपमा पनि भन्दै थिएँ कि पहिलो युग देखि युगले 19-20 वर्ष चल्यो अब दोस्रो युग देखि युगले अर्को 19-20 वर्ष जाने हो कि आर्टिस्ट इन्टरभ्यू बिक्नु ठूलो कुरा हुँदैन टिक्नु ठूलो कुरा हुन्छ करेन्ट गॉसिप र दर्शक श्रोताले मन पराएका उत्कृष्ट चलचित्रका गीतहरूको काउन्टडाउन मैले त्यही भएर मन पराएको मैले त्यही भएर मन पराएको यो हो कलिउड कम्प्लिट प्याकेज कार्यक्रम बायोस्कोप गुड मर्निङ नमस्कार अनि स्वागत छ यहाँलाई श्रोता रेडियो कान्तिपुर रेडियो राष्ट्रको जुन 101.8 मेगाहर्जमा पोखरा नेपालगञ्ज र धनगढी वरपरका क्षेत्रमा 96.1 मेगाहर्जमा नेपालका विभिन्न भूभागमा पूर्वाञ्चलका कुनाकन्द्रामा र www.radiokantipur.com लगन गरे यहाँले विश्वभरि नै अनलाइन रेडियोको रूपमा एन्टरटेन गर्नु भएको छ मोबाइल कम्प्याटेबल सेवाका साथमा र त्यसै गरी अफकोर्स सिम्पली द बेस्ट स्टेशन 24 घन्टा यहाँहरूको हर पलको साथीको नारा बोकेको रेडियो कान्तिपुर रेडियो राष्ट्रको जसले आफ्नो 12 वर्ष पूरा गरेर स्रष्टा र सङ्गीतको सम्मान गर्दै 13 वर्षमा प्रवेश गरेको छ र यही रेडियोमा एकमात्र कार्यक्रम वान एन्ड ओन्ली सो जसमा हामी नेपाली रजतपटको बारेमा नेपाली चलचित्रको बारेमा समग्र जानकारी कम्प्याक्ट र कम्प्लिट विभिन्न फ्रेस र आउटस्ट्यान्डिङ कार्यक्रम हो बायोस्कोप र हरेक बुधबार झैँ आजको पनि बुधबार यो बिहान 10 बजेको कान्तिपुर डायरी पछाडि बाँकी समय 11 बजेसम्मको लागि विभिन्न चलचित्रका नेपाली चलचित्रका गतिविधिहरू एक्सक्लुसिभली प्रस्तुत गर्नका लागि फिल्म रिपोर्टर विजय आवाजका साथमा उपस्थित भइसकेका छौँ यहाँको रेडियो सेटमा म यहाँकै रेगुलर होस्ट यहाँकै साङ्गीतिक सहयात्री हेम सुवेदी र आजको बायोस्कोप कार्यक्रमको आकर्षणको बारेमा पनि यहाँलाई जानकारी दिनुपर्ने हुन्छ कि यहाँहरूले आफ्नो रेडियोको नब कतै पनि नचलाउनुहोला स्टे ट्युन्ड डोन्ट गो एनीवेयर कहीँ पनि नजानुहोला स्टे विद अस भन्दै अब राखौँ आजका आकर्षणहरू बायोस्कोप कार्यक्रममा के रहेका छन् त्यो सुन्न हेलो म रेखा थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो जग पृथक धारको कार्यक्रम बायोस्कोप म त हरेक साता सुन कार्यक्रम बायोस्कोपमा तपाईँ आज सुन्न सक्नुहुनेछ चलचित्र स्वरले काठमाडौँमा फेरि पनि पाएन पालो हल सानो पाएपछि निर्देशकको मन भयो कालो चलचित्रका निर्माता रोज राणा जेलबाट छुटे बाहिर आउने बित्तिकै उनी चलचित्र निर्माणमा जुटे चलचित्र चोरी गर्न निर्माता नै देखिए दोषी आखिर चोरी रोक्ने छैन कुनै त्यस्तो कसी सञ्चिता र कोपिलाले निखिललाई पारे निराशा दुवैसँग सम्बन्ध चिसिएको नायकको खुलासा राजेश समाल र सुमिना घिमिरे दुला दुलै बने मेरो जीवनसँग मेल खाने कथा रहेको राजेशले भने अलिअलि वास्तविकतासँग चाहिँ नि मिलिरहेको छ अलराइट त यिनै मसालाहरू आज कार्यक्रम बायोस्कोपमा प्रस्तुत हुनेछन् र त्यसैले पनि कार्यक्रम छोडेर अन्त कतै नजानुहोला अब कुरा गरौँ एकैछिन स्टार अन द रेड कार्पेटको बारेमा जसमा हामीले नेपाली चलचित्रको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न नायक नायिकाहरू निर्देशक त्यसै गरी चरित्र अभिनेता अभिनेत्रीहरू सबैलाई सम्मान गरेर रेड कार्पेटको सम्मान गरेर हामीले महिनाभरि नै उहाँको बाइट हामी बजाउने गर्छौँ, सुनाउने गर्छौँ, प्रोमो बजाउने गर्छौँ र अफकोर्स अब त्यसैमा आधारित रहेर हामी हरेक हप्ता स्टार अन द रेड कार्पेटका विषयमा यो कार्यक्रममा जानकारी दिइ नै रहन्छौँ र त्यसको क्रममा अब स्टार अन द रेड कार्पेट हामीले एकदमै नवनायिकाको क्रमलाई पनि सुरुवात गरेका छौँ यो रेड कार्पेटको सम्मान दिन, किनकि बायोस्कोप कार्यक्रमबाट नव त्यस्ता नायक नायिकाहरूको निर्माण भयो भनेदेखि हामीलाई पनि गौरव लाग्नेछ र हाम्रो कार्यक्रमले पनि एउटा भनौँ न प्रतिभाशाली कलाकार जन्माएको आभास हुनेछ र यसैको क्रममा धेरै नै अपेक्षा गरिएकी नायिका केकी अधिकारी जो हामीले महिनाभरि नै उहाँको बारेमा जानकारी दिँदै पनि आइरहेका छौँ श्रोता, केकी अधिकारी जो स्टार अन द रेड कार्पेटको रूपमा रहनु भएको छ, अब उहाँसँग सम्बन्धित प्रश्नमा प्रश्नको उत्तर यहाँले पनि दिएर एउटी नायिका जो प्रबल रूपमा एकदमै लामो रेसलाई धान्ने गरेर अहिले जुन आइरहनु भएको छ उहाँलाई प्रोत्साहन दिनुपर्ने सम्पूर्ण दर्शकको अथवा हाम्रा श्रोताहरूको पनि जिम्मेवारी हो। उहाँसँग सम्बन्धित प्रश्न के छ भने नायिका नवनायिका केकी अधिकारी अभिनय यात्रामा प्रवेश कसरी गरिन्, र त्यसका धेरै धेरै फ्याक्टरहरू छन्, यसको बारेमा हामीले भनि पनि सकेका छौँ र त्यो यहाँले एकदमै सिम्पली एकदम जवाफ दिनको लागि सिम्पल प्रोसेस छ। सिम्पली यहाँहरूको मोबाइल सेट उठाउनुहोस् र त्यसै गरी बिआई टाइप गर्नुहोस्, द्याट इज आवर कोड, यो हाम्रो कार्यक्रमको कोड हो, बिआई टाइप गरेर स्पेस दिनुहोस् अनि कसरी प्रवेश गरिन् नायिका भन्ने बारेमा त्यो टाइप गर्नुहोस्, अलिकति एब्स्ट्राक्ट छ क्वेसन, र अनि स्पेस दिएर नाम र ठेगानाका साथमा हामीलाई पठाउनुहोस् 2000 2000 र जुनसुकै सब्सक्राइबर भए तापनि यहाँहरूले विदाउट एनी हेजिटेसन प्रयोग गर्न सक्नुहुन्छ र अफकोर्स एनसेल एन एनटिसी अथवा युटिएल जे भए तापनि, त यसको उत्तर यहाँले दिँदै रहनु होला। तर आज हामीले स्टार अन द रेड कार्पेटको विभिन्न हप्तामा उहाँको बारेमा जानकारी राख्ने क्रममा यो चलचित्र कर्मीको प्रतिक्रिया के छ त केकी अधिकारीको विषयमा, यो हामीले सुन्नै पर्ने हुन्छ, यो आज हामी सुनाउँछौँ र आजको बडा राम्रा मसलाहरूमा हट टक हाम्रो रोज राणाको क्लिन चिट र प्रसन्न पौडेल जो यो स्वर चलचित्र जुन एकदमै अपेक्षा गरिएको छ र यो 21 गतेबाट काठमाडौँ उपत्यकामा र 14 गतेबाट उपत्यका बाहिर अथवा मुफसलमा प्रदर्शन हुने अहिले कुरा आएको छ। पहिला 14 गते नै सबै नेपालभरि प्रदर्शन गरिने भनिएको थियो तर यसको डेट केही सरेको छ, यसको बारेमा छोटो कुराकानी हामी यसका जो निर्देशक हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्नेछौँ प्रसन्न पौडेलसँग। तर अहिलेको लागि स्टार अन द रेड कार्पेट चलचित्र कर्मीको प्रतिक्रिया स्टार अन द रेड कार्पेट नवनायिका केकी अधिकारी बन्नु छ एक दिन हेलो नमस्ते, म केकी अधिकारी। यो माघ महिनाभरि म रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा स्टार अन द रेड कार्पेटको रूपमा रहनेछु। बाल्यकालदेखिको मेरो अभिनय यात्राको क्रममा यसपटक मद्वारा अभिनीत पहिलो चलचित्र स्वर नेपालभरिका विभिन्न हलहरूमा हेर्न सक्नुहुन्छ। बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने हरेक बुधबार बिहान 10 बजेको कान्तिपुर डायरी पछि प्रसारण हुने कार्यक्रम बायोस्कोप अवश्य सुन्नुहोला। मेरो प्रोफाइल चाहनुहुन्छ वा मलाई पर्सनली केही सुझाव दिन चाहनुहुन्छ भने www.radiokantipur.com मा लगन गर्नुहोला। रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा यो महिनाको लागि स्टार अन द रेड कार्पेटको रूपमा रहेकी नवनायिका केकी अधिकारीको बारेमा आज हामी उनका सहकर्मीहरू के भन्छन् यो बारेमा बुझ्ने प्रयासमा छौँ। लागौँ चलचित्र स्वरमा सँगै अभिनय गरेका नायक राजवल्लभ कोइरालाको नजरमा केकी अधिकारी एउटा बहिनी जुनियर राम्री नायिका क्षमतावान भन्छु म, पछिल्लो चरणमा आएका नायिकाहरूमा चाहिँ अलिकति बुझ्ने कामलाई पनि बुझ्ने र एकदम कम्फर्टेबल सहज लाग्ने काम गर्दाखेरि र चाहिँ निकै पोटेन्सियल नायिका र धेरै लामो समयसम्म चाहिँ जाने र अहिलेको सिचुएसनमा चाहिँ मान्छेहरू भन्छ नि अलिकति पढेको बुझेको राम्री नायिका राम्रो काम गर्ने चाहियो हामीलाई भन्छन् नि सायद त्यो खुबी भएको नायिका चाहिँ केके अधिकारी एउटा अभिनेता भइसकेपछि फिल गर्नुपर्छ कि अन्त नायिका रिमा विश्वकर्मा र नायिका बेनिसा हमाल केके अधिकारीको बारेमा कसरी विश्लेषण गर्छन् आउनुहोस् यी दुईको यो भनाइ सुनौ आई केम टु नो केके एज अ एक्टर फर्स्ट है उसलाई भिडियोहरूमा देखिरहेको हुन्थे अनि एज अ एक्टर नो डाउट सी इज अ फाइनेस्ट एक्टर वी हेभ इन आवर इन्डस्ट्री हामीसँग भएका कलाकारहरू मध्येमा अन स्क्रिन सबैभन्दा राम्रो एक्सप्रेसन दिने कलाकारहरूको लिस्टमा मान्छु म केकेलाई अनि एज अ फ्रेन्ड एज अ पर्सन पनि सी इज सो वेल मेन्टेन वेल ब्यालेन्स्ड हुन्छ नि उसलाई सी हेज गट द्याट क्लियर आइडिया उसको पर्सनल लाइफ र प्रोफेसनल लाइफलाई कसरी ब्यालेन्स वेमा लानुपर्छ भनेर सी इज अ फाइन पर्सन वार्म ह्युमन बिङ टु बी विथ तपाईँले चाहिँ कसरी पाउनु वेल मेरो विषयमा कुरा गर्नुपर्दा चाहिँ मैले फर्स्ट टाइम सुर मुभीबाट नै उसलाई चिन्न पाएको थिएँ उसलाई चिनेको थिएँ त्यसपछि कुरा गर्नुपर्दा र मेरो विषयमा कुरा गर्नुपर्दाखेरि चाहिँ जुन फर्स्टमा मुभी गर्दाखेरि मलाई डायलग डेलिभरीमा प्रब्लम हुन्थ्यो र उसले हरेक सिचुएसन मलाई पहिला सम्झाउँथ्यो यो चाहिँ कसरी क्रिएट भयो यो सिचुएसन र डायलग कसरी बोल्ने त्यस कारणले गर्दाखेरि चाहिँ एकदमै फ्रेन्डली प्लस म चाहिँ अहिलेसम्म मिडियालाई के भन्छु भने मेरो एक्टिङ गुरु भनेको केकी नै हो र योभन्दा बढी मैले केही भनिराख्नुपर्छ जस्तो लाग्दैन मलाई सुधार गर्नु एक्टरले अर्को एक्टरलाई कहिले पनि जज होइन किनभने हामीलाई जज गर्ने भनेको हाम्रो डिरेक्टर र हाम्रो दर्शक हो त्यो हाम्रो हातको कुरा होइन तर एज अ फ्रेन्ड मैले उसलाई सुधार गर्नुपर्ने ठाउँ अहिले भन्नु पऱ्यो भने चाहिँ ठ्याक्कै मलाई त आई डोन्ट थिङ्क है किनभने आई फिल लाइक सी इज अ भेरी फाइन एक्टर केकीको भविष्य कस्तो देख्नुहुन्छ एकदमै उज्जवल गयो हाम्रो इन्डस्ट्रीमा केकी जस्तो ट्यालेन्टेड कलाकार इन्डस्ट्रीमा आउनु भनेको नेपाली चलचित्र क्षेत्रकै लागि पनि एउटा गोल्डन अपर्च्युनिटीको रूपमा लिन्छु म यसलाई तपाईँ सुधार गर्नु सुधार गर्नुपर्ने कुरा चाहिँ जस्तो कि मलाई धेरैले भन्दै आइरहेको छ कि अलिकति ऊ अन स्क्रिन अलिकति मोटी देख्छ कि भन्ने उसले मेन्टेन गर्नुपर्छ जस्तो लाग्छ होइन किनभने अब यो सो बिजनेस हो होइन देखिने कुरा हो अब मान्छेलाई देख्दाखेरि ऊ पर्फेक्ट छ है बाहिर पनि पर्फेक्ट छ ऊ अन स्क्रिन पनि पर्फेक्ट छ हुनको लागि चाहिँ अलिकति मेन्टेन गर्नुपर्छ कि जस्तो लाग्छ All right, it's very easy to be keki, but it's very hard to maintain. अब यही कुरा बडो प्रसङ्ग आएको थियो उहाँका साथीहरूले उहाँको कलिग्सले अथवा जो अहिले पछिल्लो जेनेरेसनमा आएका हाम्रा यो जुन विभिन्न तवरले आएका अलिकति पढे लेखेका भनाउँदाको जेनेरेसन भन्ने जुन छ अथवा जुन एउटा बाइलिङ्गुअल जेनेरेसन छ त्यो पनि एउटा आएको छ सान्दर्भिक छ त्यसैले पनि हामीले अलिक कन्टेम्पोररी समकालीन रूपमा विभिन्न जो नायक नायिकाहरू आउनु भएको छ उहाँहरूको जेनेरेसनलाई पनि यो हाम्रो ठाउँ स्थान दिएका छौँ हाम्रो कार्यक्रममा समयअनुसार परिमार्जित त हुनै पर्ने हुन्छ हाम्रो यो दायित्व पनि हो र अब स्टार अन द रेड कार्पेट एनिवे हाम्रो जो केकी अधिकारी हुनुहुन्थ्यो उहाँको बारेमा हामी थ्रु आउट द मन्थ हाम्रो यो कार्यक्रमभरि नै कुराकानी गर्नेछौँ अब अर्को हप्ता यहाँले दर्शक यो उहाँका भगवान सरहका हुनुहुन्छ उहाँहरूको प्रतिक्रिया पनि हामी सुन्नेछौँ के भन्छन् दर्शक वास्तवमै रुझाएका छन् कि छैनन् केकी अधिकारीलाई भन्ने बारेमा पनि कुराकानी गर्छौँ त्यति जेलसम्म त उहाँको मुभी पनि आइसकेको हुन्छ र त्यस कारणले पनि अझ सान्दर्भिक हुन्छ त्यो र त्योदेखि बाहेक अब हामी अन्तिम यो महिनाको अन्तिम सातामा कुराकानी पनि गर्नेछौँ उहाँसँग डाइरेक्टली यो हाम्रो स्टुडियोमा उहाँसँग को इन्टरभ्यू हुनेछ र उहाँसँगको अन्तरङ्गमा हामीले धेरै कुरा पनि थाहा पाउनेछौँ र विजेता पनि यहाँहरू बन्न सक्नुहुन्छ फोन कल गरेर तर यसबाहेक विजेता बन्नको लागि एसएमएस हामीलाई पठाउँदै रहनु होला बिआई टाइप गर्नुहोस् स्पेस दिनुहोस् अनि हामीले सोधेको प्रश्न के छ भने स्टार अन द रेड कार्पेटको विषयमा केकी अधिकारी कुन तवरले अथवा भनौँ अभिनय यात्रामा कसरी प्रवेश गरिन् भन्ने बारेमा यहाँले त्यो टाइप गर्नुहोस् र स्पेस दिएर नाम र ठेगाना नेम एन्ड एड्रेसका साथमा हामीलाई 2000 पठाउनुहोस् र अब यस सँगसँगै एकैछिन यो जुन नेपाली चलचित्रको क्षेत्र भन्ने बित्तिकै हामीले विभिन्न गसिप विभिन्न ग्ल्यामर अथवा स्क्यान्डल रुमर्सका विषय पनि हामी यसमा प्रयोग गर्छौँ ती के रहेका छन् त करेन्ट गसिप अन्तर्गत अब लागौँ करेन्ट गसिप नेपाली चलचित्र क्षेत्रको हट एन्ड ह्यापनिङ गतिविधिको जानकारी केही महिना अघि मानव बेचबिखन गरेको आरोपमा प्रहरीले पक्राउ गरेका चलचित्र निर्माता तथा नायक रोज राणालाई मङ्गलबार जेलमुक्त गरिएको छ अर्थात् हिजो जेलमुक्त भएका छन् रोज राणा रोजलाई यो आरोपमा पक्राउ गरी नक्खु जेलमा राखिएको थियो बुझ्नमा आए अनुसार रोजलाई सफाया अहिले दिएको छ, क्लिन चिट दिएको छ र उनलाई न त धरोटीमा न त तारेकमा केहीमा जेलबाट पूर्ण रूपले सफाया दिएको बुझिएको छ। जेल जीवनबाट मुक्त भएका रोजले अब ग्याङ स्टार नामक चलचित्र निर्माण निर्देशन गर्ने बताएका छन्। रोजको के छ त भनाई, यसका बारेमा पनि हामी अहिले भर्खरै पनि यही कार्यक्रममा जानकारी लिने प्रयास गर्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। हल मात्र पाएपछि चलचित्र स्वरको काठमाडौँको प्रदर्शन एक साथ धकेलिएको छ। यही माघ 14 गतेबाट देशभर एक साथमा प्रदर्शनमा आउने भनेको यो चलचित्र अब उक्त मितिमा मोफसलमा मात्र प्रदर्शनमा आउनेछ, अथवा माघ 14 गतेबाट मोफसलमा मात्र आउनेछ भने माघ 21 गतेबाट यो उपत्यकाभित्र आउने कुरा यसका निर्देशक प्रसन्न पौडेलले बताएका छन्। चलचित्र स्वर अन्य दुई चलचित्रसँग जुड्ने निश्चितै भएको थियो। चलचित्र दिलमाया र इतिहाससँग जुड्ने तयारीमा रहेको यो चलचित्रले जुधाईमा पर्नु राम्रो नभएको कारण देखाएरै आफ्नो प्रदर्शन मिति एक हप्ता पछाडि सारेको बुझिएको छ। यस सँगसँगै भोलि बिहिबार गर्ने भनिएको स्वरको प्रिमियर कार्यक्रम पनि 20 गतेको लागि सरेको छ। यो चलचित्रलाई प्रसन्न पौडेलले निर्देशन गरेका हुन् र उनलाई पनि हामी छोटो अंशमा कुराकानी गर्ने प्रयास गर्नेछौँ समय रहेमा। ऋषि नेउपानेको निर्देशन एवं सन्देश बराइलीको निर्माणमा बनेको चलचित्र मेरो राजेश दाई अब प्रदर्शनको लागि तयार भएको छ। चलचित्र राजेश हमालको नामबाट निर्माण भएको हो। राजेश हमाल, शीतल केसी, अरुणिमा लम्सालको मुख्य भूमिका रहेको यो चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ। चलचित्र चैते दशैंबाट प्रदर्शनमा आउने भनेर अनुमान गरिएको छ। जे होस्, मेरो राजेश दाईको बारेमा जुन एकदमै एक्सपेक्टेड छ, निकै नै बहुप्रतीक्षा गरिएको छ, यसको बारेमा पनि हामी आगामी कार्यक्रममा जानकारी दिँदै जानेछौँ। त यो करेन्ट गसिप सँगसँगै अब लागौँ एक्सक्लुसिभ सङ अफ द विक सुनाउनतर्फ। र यो एउटा हाम्रो यस्तो हामीले गरेको एफर्ट हो, एउटा प्रयास हो कि हामीले ब्रोडकास्टिङ मिडियाबाट नै सर्वप्रथम यो जुन गीत सुनाउने परम्परा ल्याइरहेका छौँ यसलाई अहिलेसम्म हाम्रा फिल्म रिपोर्टर विजय आवाज लगायत अन्य हाम्रा युनिटको पहलबाट यो सफल पनि भएको छ। आज हामी आफ्नै मनलाई सोधिहेर चलचित्रको बसन्त सापकोटाको शब्द अनि सङ्गीतमा रहेको मिठो गीत सुनाउँछौँ। हो सललल, सन्तोष लामा र मान्डवी त्रिपाठीको स्वरमा आबद्ध भएको यो मिठो गीत आज यहाँहरूलाई सर्वप्रथम एकदमै एक्सक्लुसिभ रूपमा, एक्सक्लुसिभ सङ अफ द विकको रूपमा मात्र कार्यक्रम बायोस्कोपमा। Exclusive song of the week. झल्ला लाला टोली बनाई तिमलाई ले जाऊला घर खुशी खुशी जाऊ हिरा पर्दिन करे खुशी खुशी जाऊं हीरा पर्दी न करे मा के भर पर नूरा जमाना अंसार अरका को मन भीतर को पास न जंतार हम दिल को Continuous jet choice. For more choice, stay tuned to Kantipur FM. नेपाल इन्भेस्टमेन्ट बैंकको स्पेशल डिपोजिट खातामा 11% ब्याज रे सुन्नुभयो नेपाल इन्भेस्टमेन्ट बैंक truly a नेपाली बैंक लक्ष्मीलाई हेर न किनमेल गर्दा 2 रुपैया पनि छोड्दिन त्यही त तर साडी चाहिँ सधैं नयाँ तरकारी किन्न जाँदा स्कुलमा बच्चा लिन जाँदा घर बस्दा समेत नयाँ साडी लक्ष्मीजीका छिमेकीलाई थाहै छैन वहाँ कति स्मार्ट हुनुहुन्छ वहाँले सधैं व्हील ओकेले लुगा धुनुहुन्छ त्यसैले त झुकिन्छन् नयाँ लुगा भनेर आउनुस हेरौं साधारण साबुनले कसरी कपडालाई नोक्सान पुर्याउँछ व्हील ओकेले कपडालाई कोमलतापूर्वक सफा अनि चमकिलो बनाउँछ अनि राख्छ वर्षौं सम्म नयाँ जस्तै पैसाको मूल्य बुझेकी छु मलाई थाहा छ व्हील ओके किन्नुमै छ बुद्धिमानी डर चिन्ता दुनिया नै सुनसान छ मेरो आज यदि यसको विकल्प मसँग भइदिएको भए चिन्ता होइन यो समय हो विकल्प रोज्ने असुरक्षित यौन सम्पर्कको 120 घण्टा भित्र इकोनको दुईवटा चक्की खाएमा यसले अनिश्चित गर्भलाई रोक्न मद्दत गर्दछ समय छ जब अप्ठ्यारो साथ छ एउटा सुरक्षित आवासको इकोनले गर्भपतन गराउँदैन र यसले एचआईभी एड्स वा अन्य यौन रोगहरूबाट बचाउँदैन इकोन नेपाल सीआरएस कम्पनी द्वारा वितरित रेडियो कान्तिपुरको प्रस्तुति रामकृष्ण ढकालको शैली दिल भित्रै घुम्सिरहन्छ कति मन चाले नै भनिरहन्छ रानी म्यूजिक मार्फत बजारमा उपलब्ध छ। हडको छुक छुके दिल छुट्यो हजुर रोक्दैन रोकी। दिदी यो कपालले गर्दा म हरेक दिन कलेजको लागि ढिलो हुन्छु अनि यसले गर्दा मलाई सबैले जिस्काउँछन् पनि। म त साह्रै हैरान भइसकेँ। किन हैरान भएको त तिमी? तिमीले यो फुल जस्तो मुलायम र कोमल त्वचा कसरी पायो? लक्स पर्पल लोटस एन्ड क्रिमले त्यही हो तिम्रो कपालको समाधान पनि। अब तिमीले कोमल त्वचासँग रेशमी कपाल पनि सजिलै पाउन सक्छौ। कसरी दिदी? अब कोमल त्वचासँग पाउनुहोस् रेशमी कपाल पनि, किनकि हरेक लक्स पर्पल लोटस एन्ड क्रिमसँग डभ शैम्पू स्याचे सेट। रेडियो कान्तिपुर तथा युनाइटेड एडुकेशन फाउन्डेसनको संयुक्त प्रस्तुति अ रेडियो रियालिटी शो। हामी खोज्दैछौ हाम्रा श्रोता मध्येका सभ्य कलाकार। यदि तपाईँसँग पनि सभ्य कला छ भने हरेक मंगलबार साँझ 5 बजेदेखि 6 बजेसम्म प्रसारण हुने कार्यक्रम युनाइटेड म पनि केही गर्न सक्छुमा फोन गर्नुहोस् र हरेक महिना जित्नुहोस् लाइफ चेन्जिङ अमाउन्ट नगद रु 7,777 रुपियाँ 77 पैसा र 11 महिनाका विजेताले 12 महिनामा युनाइटेड रेडियो कान्तिपुर लिसनर्स ट्यालेन्ट अवार्ड 2068 उपाधि जितेर क्रमशः नगद रु 25,000, 20,000 र 15,000 प्राप्त गर्न सक्नुहुनेछ। हामीलाई केवल फोन गर्नुहोस्, यही हो तपाईँको नाम र दाम कमाउने मौका। This program is brought to you by United Education Foundation, Kumari Party, Lalitpur. Galbandeli surf lai dhanyabad bhandai cha. Sweater lai afulai thulo gudu lagai ko kura gardai cha. Trouser ra hai nekli surf ko bhajan nai gaudai chan. Panjara sol feri surf lai herdai muskuraudai chan. Topi pani khusi cha moja pani danga. Surf ko care le garda ulan ka luga ma chhaye ko cha umanga. Jado ko mausam ma ulan ka luga dhuna janta ayate sabun wa powder prayog garda. Luga ma bhua niskini, tankini, khumchini jasta samasya haru. तर सर्फले उलनका लुगालाई पनि सफा गर्छ बिना कुनै खराबी, त्यसैले त हुन्छन् खुशी उलनका लुगाहरू। सर्फ, उलनका लुगाको पक्का स्याहार। मधुबालाको कथा रोल मेरै हुन्छ। कृत्यै पनि अनुहारमा केही कमी छ। नेक्स्ट तै पनि केही कमी छ। कमी तिम्रो आयुर्वेदिक फेयर एन्ड लवली। आयुर्वेदिकले संवेदनशील त्वचालाई दिन्छ प्राकृतिक निखार। साधारण तेलले चाहे जति पनि मालिस गर्नुहोस् वा दिनदिनै नुहाउनुहोस् चाया रोक्न सक्दैनौ। प्रस्तुत छ क्लिनिक अल्जले टोटल हेयर ऑयल। यसको भिटामिन ए सी ई ले चाया जरेदेखि हटाउँछ र तपाईँलाई दिन्छ डेली प्रोटेक्सन। नयाँ क्लिनिक अल्जलेयर टोटल हेयर ऑयल लगाओ अनि चाया भगाओ। दिदी यो कपालले गर्दा म हरेक दिन कलेजको लागि ढिलो हुन्छु अनि यसले गर्दा मलाई सबैले जिस्काउँछन् पनि। म त साह्रै हैरान भइसकेँ। किन हैरान भएको त तिमी? तिमीले यो फुल जस्तो मुलायम र कोमल त्वचा कसरी पायो? लक्स पर्पल लोटस एन्ड क्रिमले त्यही हो तिम्रो कपालको समाधान पनि। अब तिमीले कोमल त्वचासँग रेशमी कपाल पनि सजिलै पाउन सक्छौ। कसरी दिदी? अब कोमल त्वचासँग पाउनुहोस् रेशमी कपाल पनि, किनकि हरेक लक्स पर्पल लोटस एन्ड क्रिमसँग डभ शैम्पू स्याचे सित्तैमा। लक्ष्मीलाई हेर न, किनमेल गर्दा 2 रुपियाँ पनि छोड्दिन। त्यही त, तर साडी चाहिँ सधैँ नयाँ। तरकारी किन्न जाँदा, स्कुलमा बच्चा लिन जाँदा, घर बस्दा समेत नयाँ साडी। लक्ष्मीजीका छिमेकीलाई थाहै छैन उहाँ कति स्मार्ट हुनुहुन्छ। उहाँले सधैँ व्हील ओकेले लुगा धुनुहुन्छ। त्यसैले त झुकिन्छन् नयाँ लुगा भनेर। आउनुहोस् हेरौँ साधारण साबुनले कसरी कपडालाई नोक्सान पुर्याउँछ। व्हील ओकेले कपडालाई कोमलतापूर्वक सफा अनि चम्किलो अनि राख्छ वर्षौंसम्म नयाँ जस्तै। पैसाको मूल्य बुझेकी छु, मलाई थाहा छ व्हील ओके किन्नुमै छ बुद्धिमानी। Everybody's doing it. Now it's your turn. Leave us on. Leave us on. All day long. 96.1 Kantipur FM. All right, welcome back. यहाँ हुनुहुन्छ कार्यक्रम बायोस्कोपमा र बायोस्कोप कार्यक्रम गोइङ स्ट्रङली र अहिले हामीले दुईवटा विषय जुन हट टकमा एन्काउन्टर जुन हाम्रो कुराकानी छ त्यसलाई कुराकानी गर्ने क्रममा रोज राणाको क्लिन चिटको विषयमा र स्वर फिल्मको प्रदर्शनका विषयमा कुराकानी गर्ने भनेर भनेका थियौँ। अहिलेका लागि भने हाम्रो हट टकमा हुनुहुन्छ यो स्वर फिल्मका निर्देशक भिडियोका प्रसिद्ध निर्देशकका रूपमा प्रसन्न पौडेल। प्रसन्न स्वागत छ कार्यक्रममा। यु आर वेलकम टु आवर शो। धन्यवाद यमजी र सम्पूर्ण कान्तिपुर एफएम सुनेक्समा का सम्पूर्ण श्रोताहरूलाई पनि नमस्कार. यो तपाईँको चलचित्रको यो प्रदर्शनको मिति सारियो रे नि, किन सारियो यो? एक्चुली के छ भने यहाँ अब यो हामीले जुन नारा लिएर हामी बाहिर निस्केका थियौँ कि हरेक चलचित्रले राम्रो स्थान पाउनुपर्छ होइन, र स्वतन्त्रको जुन चाहिँ नारा लिएर हामी हिँडेको थियौँ त्यसको छ हाम्रो यहाँ सारेको जुनै भाषाको मिसाइ हुँदो रहेछ, हरेक चलचित्र चलचित्र जुगाउने काम हुँदो रहेछ होइन, यो कारलाई चाहिँ अझदेखि नै स्टप गरौँ भनेर नि हाम्रै पहलमा नै हामीले यो एक हप्ता हामीले सारेका हौँ होइन, किनभने बाँच्ने अधिकार सबैलाई छ, सबैलाई दिनुपर्छ, दर्शक भन्ने कुरा सबैले पालैपिरो चलचित्र हेर्ने मौका पाउनुपर्छ, किनभने दर्शकहरू एउटा चलचित्र हेर्नुहुन्छ कुन हेर्ने त त्यसमा पनि फरक पर्छ, र हामी एउटा पनि दर्शकलाई छुटाउन चाहँदैनौँ. हाम्रो टार्गेट गरेर बनाइएको चलचित्र भएको हुनाले सारिएको हो. अब यसको मोनिटरिङ अथवा कुनै त्यस्तो निकाय छैन, यो जुग्ने परिपाटी किन चलचित्र निर्माता निर्देशक हलवालासँग किन त्यसरी समन्वय अथवा कोअर्डिनेसन भइरहेको छैन, यो हुनुपर्ने के हो? मेन कुरा के हुन्छ भने यो जुन चाहिँ सिस्टम छ, सिस्टमै अलिकति हाम्रो कुनै नीति नियम केही पनि छैन, न त गभर्मेन्टको छ, न त हाम्रो चलचित्र प्रदर्शन गर्ने कुनै नीति नियम छ होइन. चलचित्रहरू के छ भने दुई तिनवटा फ्र्याक्सन छ चलचित्रवालाहरूको र हलवालाहरूको पनि छुट्टी छ होइन, र सबैजना के हुन्छ भने आफ्नो लिडिभ एउटालाई अर्कोलाई दबाउनु, अर्कोले काउन्टर एट्याक हान्ने कार्य भइरहेको हुन्छ होइन. जहिले पनि यो प्रविधि नै गलत भइरहेछ क्या, सिस्टम नै गलत भयो, सिस्टमै गलत छ, सिस्टम गलत भएको हुनाले यो सबै दुःख चाहिँ चलचित्र कर्मीहरूले पाइरहेका छन् होइन, र यो सिस्टम नै परिवर्तन हुनुपर्छ, सिस्टम नै एउटा राम्रो हुनुपर्छ. अब देशले नै त्यो जुन चाहिँ मन्त्रालयले नै संचार मन्त्रालयबाट नै यो कुराहरू चाहिँ आवाज उठिनुपर्ने हो. अब यस्तो कुरा त पछिल्लो जेनेरेसनमा रहेका तपाईँहरूले पहल पनि त गर्नुपर्ने, यो कुरालाई अहिले नै बिर्सिहाल्नुभन्दा भोलि पनि तपाईँहरू सफर हुन सक्नुहुन्छ, यो कुरालाई पहल गर्नुतिर लाग्नु पऱ्यो नि त. अनि यो कुरातिर पहल गर्ने भन्दा पनि हामीले एउटा सेटअप गर्न खोजेको छौँ, जुन चाहिँ हामीले एउटा उदाहरण देखाएको छौँ कि एउटा ल ठिक छ स्वर भन्ने कुरा त अभ्य दर्शकहरूले आश गरेर बस्नुभएको चलचित्र हो होइन, हामी बाहिरको टुरमा पनि हामीले थाहा पायौँ होइन, हाम्रो चलचित्रले गर्दाखेरि अरू चलचित्रको दर्शक नहटोस् भनेर नि एउटा हामीले उदाहरणीय बाटो हामीले प्रेजेन्ट गरेको छौँ, कमसेकम देखी सिकी भए पनि गर्नुपर्छ, किनभने सबैले उदार मनले सोच्नुपर्छ भन्ने एउटा जमर्को चाहिँ गरेका छौँ. यसको पहल पनि हामी सम्बन्धित निकायमा अवश्य पनि पुगाउनेछौँ, यसलाई स्ट्रेन्थका रूपमा लिएर तपाईँले काम गर्नु भने राम्रो पनि हुन्छ. प्रिमियर 20 गतेको लागि सर्यो रे नि? प्रिमियर पनि 20 गतेको लागि सर्यो, हामीले मफसलमा गर्ने भनेको अब प्रिमियर मफसलमा गर्दाखेरि प्रिमियर गरेको कुनै हुँदैन, हामीले प्रेस सरेर चाहिँ त्यसलाई प्रिमियर भन्न अलिकति नसुहाउने भएको हुनाले चाहिँ प्रेस सो पत्रकारिताको पत्रकार साथीहरूको लागि प्रेस सो भनेर चाहिँ हामीले गर्न. एक्ज्याक्टली, अब त्यो त अब किन भन्दाखेरि 14 गतेबाट तपाईँको मफसलमा हुन्छ, उपत्यका बाहिर प्रदर्शन हुन्छ, र 21 गतेबाट तपाईँहरूले राजधानीमा यता उपत्यकामा गर्ने भन्नुभएको छ होइन? हजुर हजुर. कतिको अपेक्षा गर्नु भएको छ त यो चलचित्र स्वरबाट अब मफसलमा? मफसलमा राम्रो छ, किनभने हामी जसरी गएका छौँ होइन, सूचनाको जुन चाहिँ हक जुन चाहिँ मान्छेहरूले हामीले हामी जसरी पूर्व सन्ध्यामा चलचित्र स्वरको स्वतन्त्रको नाम लिएर गयौँ, त्यहाँ के भनिन्थ्यो भने चलचित्र लाग्छ कहिले लाग्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन, र हाम्रो नेपालीहरूको एउटा प्लानिङ हुन्छ कि चलचित्र लागेको बेला अर्को हप्ता हेर्न जाने भन्छ, त्यो हप्ता हेर्न जाँदाखेरि चलचित्र उत्रिसकेको हुन्छ. यसरी पूर्व सन्ध्यामा कहिले पनि थाहा हुँदैन कि हामीलाई चलचित्र कहिले लाग्छ भन्ने कुरा चाहिँ हामीलाई कहिले पनि थाहा हुँदैन भने हामी नेपाली चलचित्र हेर्दैन यो भाका दर्शकहरूले भनेर त्यहाँ चलचित्र कर्मीहरू किन भन्छन् भन्ने कुरा उल्टै प्रश्न गरिदिनु भयो क्या होइन, त्यो कुराले चाहिँ स्वरले कुरा प्रुभ गर्दैछ कि उहाँ सम्पूर्ण मफसलमा रहेका दर्शकहरूको लागि चाहिँ के भने पूर्व सन्ध्यामै हामीले सूचना जुन चाहिँ प्रवाह गरेका छौँ कि चलचित्र स्वर यस्तो खालको चलचित्र हो र तपाईँहरूले किन हेर्नुपर्छ भन्ने कुरा चाहिँ को जानकारी उहाँहरूलाई हामीले दिएकन, यो हिसाबले हेर्दाखेरि चाहिँ म आशावादी छु. अनि राजधानीमा या उपत्यकामा कस्तो छ त्यसको अपेक्षा? उपत्यकामा पनि अब जति पनि हामी फ्यान फलोवर्सहरू हुनुहुन्छ क फोन आइरहेछ, आज पेपरमा आएदेखिको हिजो अलिकति थाहा पाएदेखिको होइन फोनहरू आइरहेछ किन यसो गरेको भनेर, अब फेसबुकदेखि लिएर इमेल मेलदेखि लिएर सबैतिर किन यसो गरेको, यसको लागि के आवाज उठाउनु पऱ्यो, हाम्रो के चाहन्छ भने हामी जुलुस निकालौँ मुक्तिप्रिय तरिकाले जाउँ भन्ने हाम्रो धारणा हो होइन, दर्शकहरूको उत्साह जुन छ होइन त्यो एकदमै एप्रिसिएटेड छ क्या, म एकदमै खुसी छु, म त यतिको सक्सेस भन्न मलाई भोलि व्यवसायिक सफलता के कति हुन्छ त्यो चाहिँ अब प्रदर्शन पछि नै थाहा हुन्छ, तर जसरी यसरी सपोर्ट पाएको छ होइन यो नै मेरो लागि चाहिँ पूर्ण सफलता हो जस्तो लाग्छ. अल द बेस्ट, थ्याङ्क यू भेरी मच फर यर टाइम, एकदम धेरै धेरै शुभकामना यहाँलाई प्रसन्नजी. थ्याङ्क यू एमजी. हजुर, र उहाँ हुनुहुन्थ्यो प्रसन्न पौडेल, स्वर फिल्मका डाइरेक्टर हुनुहुन्थ्यो, र जुन यो पर्सिबाट प्रदर्शन हुँदैछ उपत्यका बाहिर। अब हेरौँ यसको बारेमा हामी ताजा ताजा रिपोर्ट दिनेछौँ, किनकि यही फिल्मकी नायिका नवनायिका स्टार अन द रेड कार्पेटको रूपमा रहनु भएको छ। अब यसको बारेमा त हामी अटोमेटिकली जानकारी दिन्छौँ नै, तर अन्य अरू फिल्महरू पनि छन्, अब यसका बारेमा पनि हामी कार्यक्रममा जानकारी दिँदै जानेछौँ। तर अहिलेको लागि सबैभन्दा महत्त्वपूर्ण हाम्रो भाग रहेको छ श्रोता, र यो के रहेको छ भने हामीले जुन कान्तिपुरको खेदो अन्तर्गत महिनाभरि नै जुन हामीलाई दर्शकले हाम्रा श्रोताले जो हामीलाई पठाउनुहुन्छ यो विषयको बारेमा क्लियर पारिदिनु पर्यो भनेर विषय छ कि नेपाल विदेशी चलचित्रबाट छन् हाक्का हाक्की। अब यो किन चोरिन्छन्, यो के भयो, परिणति कस्तो हो, यो के हामीले आफ्नो मौलिक कथामा विषयवस्तुमा आधारित रहेर चलचित्र निर्माण गर्न सक्दैनौँ, हाम्रो कुनै एक्स्ट्राअर्डिनेरी कुनै सोच छैन अथवा इन्भेस्टिगेसन छैन, कुनै अध्ययन अनुसन्धान बिना नै चलचित्रहरू बेकार मा त्यो भनौँ न यतिकै हावाका भरमा निर्माण गरिन्छन्। अब त्यो एकातिर यो प्रश्न पनि एकदमै टड्का रूपमा उठेको छ, र जहिले पनि हिन्दी चलचित्रको कपी अथवा इङ्ग्लिस चलचित्रको कपी भनेर जुन नेपाली चलचित्रलाई दोष देखाइरहेका हुँदैन, किनभने एउटै मात्र एकदमै अब एउटा क्लिन चिट लिएर आउनु, जसरी रोज राणाले क्लिन चिट पाउने हो कि होइन त नेपाली चलचित्रले, कि कपी भएन र वास्तवमै मौलिक कथामा बन्न थाल्यो भनेर भिड लाग्ने दिन कहिले आउला त हलमा? अब यो कुरा बडो अनुत्तरित विषय छ। कान्तिपुरको खेदो नेपाली कथानक चलचित्र महानका निर्देशक कृष्ण चापागाईले एक बिहान एक हिन्दी चलचित्र हेरेर उनी सुटिङ स्पोटमा जान्थे र त्यही अनुसार चलचित्र महान त्यसरी छायाङ्कन गरे। चलचित्रको पूरा सट कथा सम्वाद धेरै हदसम्म मिल्न गयो। चलचित्र महान मात्र होइन, अधिकांश नेपाली चलचित्र यसरी नै कपी गरिएका हुन्छन्। चोरीको आरोपमा नेपाली चलचित्रले आलोचना खेलेको लामो समय भइसकेको छ, तर यहाँ बन्न सकेका छैनन्। आखिर किन यस्तो हुन्छ त, कसले चोर्छन्, चोरीमा संलग्न को हो, एउटा चलचित्र निर्माण हुनमा धेरैजना संलग्न भएको पाइन्छ, विशेषको कथा सम्वाद पर्छ, हेर्दा चलचित्रको चोरीको पछाडि यिनै व्यक्तिहरू सबैभन्दा अगाडि छन् भन्ने कुरा बुझ्नको लागि समय कुर्नु पर्दैन। तर कुरा यतिमा मात्र सीमित छैन, चलचित्र कथा लेख्ने व्यक्तिले मात्र चोर्दैनन्, चलचित्रको चोरीको मुख्य आरोपी निर्माता निर्देशक रहेको पाइन्छ। निर्माता निर्देशकले फरक सोच राख्न नसक्दा चलचित्रलाई बुझी हो भन्ने नबुझेका निर्माताका कारणले चलचित्र सार्न बाध्य भएको बताउँछन् अहिलेका चर्चित स्क्रिप्ट लेखक शिवम अधिकारी। प्रड्युसरले अब मलाई नभनिहालौँ होइन, तर धेरैजो राइटरहरूलाई प्रड्युसरले ल यस्तो फिल्म बनाइदिए अथवा यस्तो गरिदिए भनेर चाहिँ फिल्म नै ल्याएर दिने प्रचलन। You are listening Nepali Radio Program on SLNepal.com. अझै पनि छ होइन, अब प्रड्युसरको बारेको अगाडि हामीले अब होइन नगरौँ भनेर त भन्छौँ, तर उहाँहरूलाई अब अलिकति यस्तै गर्यो होइन भने अरूले गर्छ भन्ने कुरा हुन्छ नि त, क्रिएसन बिग्दैन होइन, जस्तो तपाईँ जस्तो मेरो सभामा भन्नुहुन्छ भनेदेखि मैले त्यो सिडी नै सारेको कुनै पनि छैन होइन, म उनीहरूलाई लास्टमा कन्भिन्स गराउँछु जस्तो उसले कस्तो खालको उसको सिडी हेरिकन के थाहा हुन्छ भन्दा उसले कसैले प्रड्युसरहरू फिल्ममा हेरी बुझ्दै बुझ्दैन। हामीले चाहिँ मैले त्यस्तो धेरै भोगेको पनि छु, जब हामी कुनै स्टोरी सुनाउँछु मैले सुनाउँदाखेरि कस्तो खालको हुन्छ भन्दाखेरि यस्तो फिल्म बन्छ भनेर म उनीहरूलाई कुनै फिल्मको एक्जाम्पल नदिनु त्यस्तो मान्छेले सिडी बोकेर हिँड्ने हो, अनसपोज प्रड्युसरले त्यसो गर्छ। कसलाई दियो, तपाईँले हुगौ चोरी पाउनुहुन्न होइन, तपाईँले पनि हेर्नुभयो होला हुगौ चोरी पाउनुहुन्न, त्यसमा पक्कै पनि मेरो दिमाग पनि तपाईँले भेट्नुहुन्छ, सुरेशजीको दिमाग पनि तपाईँले पाउनुहुन्छ त्यसमा होइन। हुगौले मलाई कमेडी गर्नु मन लाग्यो, दुईटा पश्चिम भएको लोग्नेको कथामा यस्तो खालको फिल्म गर्नु पऱ्यो भनेर उहाँले मलाई फिल्म हेराउनु भयो, त्यो फिल्मको सिडी पाउँदैन, टेलिभिजनमा आएको टाइममा उहाँले मलाई हेराउनु भएको थियो, त्यसको सिडी पाइँदैन, सिडी कपी गरिएको छैन। शिवमको भनाइलाई आन्दा यसमा सबैभन्दा दोषी निर्माता छन्, फरक सोचाइ राख्न नसक्ने निर्माताका कारण नेपाली चलचित्रले चोरीको बदनामी खेपिरहेको छ। तर अर्का चर्चित स्क्रिप्ट लेखक विकास आचार्य केही फरक मत राख्छन् यसबारेमा। उनको भनाइमा राम्रो कुरालाई लिनुलाई चोरी भनिहाल्न हुँदैन, तर यहाँ चोरी गर्ने तरिका थाहा नभएको उनको तर्क छ। चोर्ने ज्ञान भनेको जति चोर त्यति राम्रो हो, तर यो चोर्ने जानेनन् के होइन, अब नेपाली सिनेमा अब कसरी चोरे भन्ने चाहिँ होइन, मेरो भनाइ चाहिँ के छ भनेदेखि पहिलेदेखि राम्रो कुरा राम्रो कुरालाई चाहिँ त्याग्नु भयो, त्यस्तो कुरालाई चाहिँ सहज गरिआएको कुरा हो, जस्तै हामीहरू भगवान बुद्धको उपदेशहरू यो दिवालमा टाक्छौँ, त्यसलाई मनन गर्छौँ, भागवत गीताहरूको चाहिँ त्यो क्यालेन्डरै बन्छ उपदेशहरूको, अनि अरूले भनेको कुरा राम्रो कुरालाई लिनुपर्छ, त्यो सिनेमा पनि अरूले राम्रो बनाएको छ भने त्यहाँ शिक्षा पर्छ, हाम्रो लागि फाइदाजनक छ भने त्यस्तो कुरा लिँदा केही फरक पर्दैन, तर यहाँ लिँदै जानेनन् कि। विकास र शिवमले आफ्नै किसिमको तर्क पेश गरेका छन्, तर यहाँ बुझ्नुपर्ने कुरा के छ भन्दा कुनै राम्रो विषयवस्तुबाट प्रभावित हुनु नराम्रो होइन, तर प्रभावित हुने नाउँमा हुबहु चोर्नु सबैभन्दा दुःखद पक्ष हो नेपाली चलचित्रको। नेपाली चलचित्र बनाउनेले जबसम्म फरक सोच राख्दैनन्, विदेशीको नक्कल गरेर सफल भइन्छ भन्ने धारणालाई हटाउँदैनन्, तबसम्म यहाँ चलचित्र सार्ने प्रथा नरोकिने पक्का छ। इन्टरभ्यू अन्तर्गत आज हामी कुराकानी गर्नेछौँ नेपाली फिल्मका निर्माता प्रोड्युसर तथा विशेष गरेर नायक रोज राणालाई अदालतले सफाईको कुरा अहिले व्यापक चर्चा छ। उनलाई मानव बेचबिखन तथा ओसार पसार समेत गरी तीनवटा आरोपमा मुद्दा चलाएर पूर्वपक्षका लागि थुनामा राखिएको थियो। काठमाडौँ जिल्ला अदालतले सबै आरोपमा उनलाई हिजो क्लिन चिट दिएको छ र बिना रोटी बिना तारिख छुटेका छन् रोज राणा। र प्रहरीले खोजिरहेको बेलामा गत असार 31 गते आफ्नो निर्देश रहेको भन्दै उहाँले आफै नै महानगरीय प्रहरी परिसर हनुमान डोकामा गएर आत्मसमर्पण गर्नुभएको थियो। तीन जति हनुमान डोकामा राखिएपछि पूर्वपक्षको लागि नखु सुधार गृहमा राखिएको थियो। अहिले क्लिन चिट पाउनु भएको छ, बडो इन्थोजियास्टिक हुनुहुन्छ। उहाँसँग हामीगतमा जुन खलनायक दादागिरी दोस्ती टक्कर दिनको लागि स्टन्ट बेस्ड चलचित्र दिनको लागि एकदम माहिर रोज राणा जो समर्पित हुनुहुन्छ, हाइली डेडिकेटेड यस्ता व्यक्ति जो छुट्ने बित्तिकै निर्माणमा जुट्नु भएको छ चलचित्रको, उहाँलाई स्वागत गरौँ। रोजी यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद एम भाइ। यो क्लिन चिट तपाईँले जुन पाउनुभयो यसको लागि हार्दिक बधाई छ, र त्यसपछि तपाईँको यो नेपाली चलचित्रमा कमब्याकलाई हामी बायोस्कोपको तर्फबाट एकदमै स्वागत गर्छौँ। एकदम धन्यवाद भन्न चाहन्छु दाई मैले, र मलाई जुन एउटा अहिले कान्तिपुर एफएमले बोल्ने मौका दियो यसको लागि पनि म धन्यवाद भन्न चाहन्छु, र सम्पूर्ण श्रोता दर्शकहरू जसको माया यति धेरै भयो कि बाध्य भएर म क्लिन। तपाईँको डेडिकेसनको कुरा एकातिर छ, तपाईँ विगतमा पनि आफू पनि नायक र धेरै राम्रा चलचित्रहरू तपाईँले दिनुभएको थियो, तपाईँ कसरी के को आरोपमा जेल पर्नुभयो एक्चुली रोजी? होइन यस्तो थियो हेर्दा के थियो भन्नुहुन्छ भने अब भन्दाखेरि त पहिला सुरुमा मलाई एक प्रहरी प्रशासनले मानव बेचबिखन भन्ने मुद्दा दर्ता गर्यो रे भन्ने सुने सुनिसकेपछि मैले त्यो चिजलाई जाने प्रहरीमा पनि मैले रिक्वेस्ट पठाएँ, जबकि म अब मानव बेचबिखन भन्ने मुद्दा कस्तो मुद्दा हो त्यो कसरी पनि सम्भव छैन। उहाँहरूले पछि के भन्नुभयो, तैँले न्यू डान्स बारहरू सञ्चालन गरेको छ भन्ने किसिमको कुरा गर्नुभयो। मैले उहाँहरूलाई के भने, त्यो डान्स बारको मुद्दै भने न्यू डान्स बार सञ्चालन गरेको छ, न्यू डान्स बारको कानुन छ एक्ज्याक्टली, त्यो कानुन लगाउनुहोस्। कानुनभन्दा माथि न प्रशासन छ न कुनै व्यक्ति छ, कोही पनि पुलिस प्रशासन पनि कानुनभन्दा माथि त हुँदैन। तपाईँहरूले यदि न्यू डान्स चलाएको छ भने त्यो कानुन चलाउनुहोस्। हजुर हजुर, होइन तपाईँ तपाईँ के मान्नुहुन्छ, मानव बेचबिखन मुद्दा चलाएर तपाईँ 15 वर्ष जेल हाल्छौँ भन्ने किसिमको कुरा गर्नुभयो, यो कुरा के मान्नुहुन्छ तपाईँ? कसैले तपाईँलाई फसाइएको हो अथवा फसाएको हो? होइन, यो कतिपय अब हामी मिडिया मान्छे हो एक्ज्याक्टली, अब जस्तो रोज राणा भन्ने मान्छेलाई हिट गर्दा बित्तिकै कुनै पनि मान्छे क्लिक उसको फोटो आउँछ, उसलाई टेलिभिजनले खोज्छ, रोज राणालाई यस्तो गर्यो त्यस्तो गर्यो, कतिपय व्यक्तिहरू चर्चामा रहनको लागि गरेको काम हो यो, आफ्नो व्यक्तिगत चर्चा कमाउनु यसै हिरासतमा बन्द गर। त्यसपछि लैयो अदालत पेस गरिसकेपछि करिब जेलमा नखु कारागारमा म करिब 6 महिनाको टाइम दिथेँ। त्यो पिरियडको बिचको जुन एउटा भनौँ न हामी अथवा तपाईँ विषय छ नि त, घाटा छ, हो विषय छ, त्यो चिजलाई म पक्कै पनि क्लेम गर्छु र हल्ला गर्दैछु र म मुद्दा म त्यो भन्न चाहन्न। उहाँहरू आफै स्वयंलाई थाहा छ, उहाँहरू अहिले आफै लज्जित हुनुहुन्छ होला, किनकि रोज राणालाई फसाउँदैमा माथि गइन्छ भन्ने उहाँहरूको जुन किसिमको सोच थियो त्योबाट उहाँहरू नै डिमोरलाइज हुनुभएको छ भन्ने कुरो उहाँहरूले स्वयं भोग्नु भएको छ। एक्ज्याक्टली एक्ज्याक्टली एक्ज्याक्टली, त्यसैले गर्दा मैले भन्नै पर्ने जरुरत छैन, यो दुनियाँ संसारले देखिरहेछ। अब आखिर आउनु भएको छ होइन, यसरी तपाईँले क्लिन चिट पाउनुभयो, यो सबै कुरालाई बिर्सनलाई पोजिटिभ स्ट्रेन्थको रूपमा लिनुहुन्छ यहाँले, ठिक छ त्यो होइन, तर फिल्म निर्देशन पहिलोपटक गर्दै हुनुहुन्छ अरे, आगामी प्लान के छ यहाँको छोटोमा भन्नुहोस् न। हेर्दै मैले अब त्यति बेलै मैले जुन ग्याङस्टार भन्ने मुभी डाइरेक्सन गर्छु भनेर 14 नायक एकैपटक भएको मुभी डाइरेक्सन गर्नको लागि तयार भएको थिएँ, त्यही बेलामा मलाई चाहिँ अब एउटा षड्यन्त्र गरेर कसैलाई पत्र पत्रिकामा ठुलो फोटो छाप्ने आशले गर्दाखेरि म माथि एउटा नभएको आरोप लगाइयो। एउटा अदालतले सत्य तथ्य कुरालाई बाहिर ल्याएको छ र वास्तविकता के हो भन्ने कुरा कसैलाई पनि, तिनवटा मुद्दा लाग्दा तिनटै मुद्दामा क्लिन चिट दिनु भनेको त यो धेरै ठुलो कुरा हो हेर्दा, किनकि कुनै मुद्दामा मलाई 1 रुपियाँ पनि जरिमा नक्थ्यो, कुनै कुनै एक दिनको पनि तारिख दिन सक्थ्यो तर केही गरेन किनकि त्यो अदालतले न्याय दिएको छ म माथि न्याय गरेको छु चलचित्र क्षेत्रमा त हिजो पनि जसरी लागेको थिएँ आज पनि त्यसरी नै लाग्छु मलाई हेरेसमेन्ट गर्नको लागि यी चिज गरिएको हो म रोज राणा भन्ने मान्छे आवेशमा आएर केही दुर्घटना गरोस् भन्दै यी चिज गरिएको तर रोज राणा त्यो केही पनि गर्दैन आफ्नो धैर्यता प्रस्तुत गर्नुभयो संयम हुनुहुँदो रहेछ बडो एकदम पेसेन्स राख्नुहुँदो रहेछ यसको लागि तपाईँलाई हार्दिक बधाई छ त्यसैले तपाईँको सबै कुराहरू अब क्लिन चिटका रूपमा आएका छन् फर्गेट इट अब एउटा राम्रो व्यक्ति अब जुन रोज राणा भएर अब हामीले धेरै एक्सपेक्ट गरेका छौँ त्यो पाऊँ यहाँलाई धेरै धेरै धन्यवाद यहाँको समयका लागि हस् एम भाइ मलाई यहाँ बोल्ने मौका दिनुभयो मलाई अलिकति मेरो केही कुराहरू क्लियर गर्ने मौका दिनु यहाँलाई स्पेसली धन्यवाद र कान्तिपुर एफएम जसले यति ठुलो कार्यक्रममा मलाई बोल्ने मौका दियो कान्तिपुर एफएम परिवारलाई पनि धन्यवाद र टेक्निसियन साथीहरू उहाँहरूलाई पनि धन्यवाद र मेरा श्रोता दर्शकहरू जसको मायाको कारण म आएर क्लिन चिट पाएर आएको छु उहाँहरूलाई पनि धन्यवाद हस् त धन्यवाद र उहाँ हुनुहुन्थ्यो रोज राणा जुन विषयमा कुराकानी हामीले गर्दै थियौँ अहिलेको लागि लेट्स टेक अ सर्ट कमर्सियल ब्रेक Stay tuned to Kantipur FM. गलबन्देले सर्फलाई धन्यवाद भन्दैछ स्वेटरले आफूलाई ठुलो गुण लगाएको कुरा गर्दैछ ट्राउजर र हाइनेकले सर्फको भजन नै गाउँदैछन् पन्जा र सल फेरि सर्फलाई हेर्दै मुस्कुराउँदैछन् टोपी पनि खुसी छ मोजा पनि दङ्ग सर्फको केयरले गर्दा उलनका लुगामा छाएको छ उमङ्ग को मौसममा उलनका लुगा धुन जुन साबुन वा पाउडर प्रयोग गर्दा लुगामा भुवा निस्किने तन्किने खुम्चिने जस्ता समस्याहरू आउँछन् तर सर्फले उलनका लुगालाई पनि सफा गर्छ बिना कुनै खराबी त्यसैले त हुन्छन् खुसी उलनका लुगाहरू सर्फ उलनका लुगाको पक्का स्याहार दिदी यो कपालले गर्दा म हरेक दिन कलेजको लागि ढिलो हुन्छु अनि यसरी गर्दा मलाई सबैले डिस्काउन्ट भन्ने म त साह्रै हैरान भइसके किन हैरान भएको त तिमीले यो फुल जस्तो मुलायम र कोमल त्वचा कसरी पायो लक्स पर्पल लोटस त्यही हो तिम्रो कपालको पनि अब तिमीले कोमल त्वचासँग रेशमी कपाल पनि सजिलै पाउन सक्छौ कसरी दिदी अब कोमल त्वचासँग पाउनुहोस् रेशमी कपाल पनि किनकि हरेक लक्स पर्पल लोटस एन्ड क्रिम सँग मौसम बदलिने बित्तिकै बाक्लो कपडा लगाइदिएको थिएँ तै पनि खोकी र ज्वरो बाक्लो कपडा भएर मात्र पुग्दैन यो अरूले खोक्दा हाच्छ्यौ गर्दा निस्कने किटाणुबाट पनि सरेको हुन सक्छ सुपर स्टार ठिक हुँदैछ बाथरुम त्यहाँ किटाणु अनि रुगा खोकी लागेको हुन सक्छ नयाँ लाइफ बोय प्रयोग गर्नुहोस् उनी अझ सुरक्षित हुनेछन् नयाँ लाइफ बोयमा छ एक्टिभ फाइभ जसले आम साबुनको तुलनामा किटाणुबाट दिन्छ 100% बढी सुरक्षा लाइफ बोय अब मौसम बदले पनि कुनै डर छैन Whether you're in your car, at home, or at work, you've got it going on. 96.1 Kanchipur FM. कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ एकदम एन्काउन्टर धेरै भयो किनकि हामीले आज कुराकानी गऱ्यौँ रोज राणाको क्लिन चिटका विषयमा र प्रसन्न पौडेलको स्वर फिल्मका विषयमा आज हामीले कुराकानी गऱ्यौँ यहाँलाई एकदमै क्लियर पनि भयो होला यो एकदमै एक्सक्लुसिभ र हट न्युज पनि थियो जुन हामीले आज क्यास गर्न पायौँ यो प्रोग्राममै प्रयोग गर्न पायौँ र अब यहाँलाई जानकारी दिन्छु म कान्तिपुर बायोस्कोप @gmail.com पनि हामीलाई एन्सर पठाउन सक्नुहुन्छ अथवा जिपिओ बक्स नम्बर पोस्ट बक्स नम्बर 14360 पुलचोक ललितपुर नेपालमा पनि हामीलाई पठाउन सक्नुहुन्छ प्रश्न छ कि स्टार अन द रेड कार्पेट केकी अधिकारीको अभिनय यात्रा कसरी सुरुवात भयो भन्ने बारेमा यहाँले हामीलाई पठाउनु होला त्यो र ऱ्यान्डमली सेलेक्टेड केही विजेता पनि हामी बनाउनेछौँ हामी पुरस्कार दिनेछौँ र अन्तिम महिनाको अन्तिम हप्ताको कार्यक्रममा उहाँसँग एकदमै लाइभ कुराकानी पनि गर्नेछौँ निखिल उप्रेतीको एकदमै एक्सक्लुसिभ रिपोर्ट हामीले प्रस्तुत गर्न सकेनौँ निखिल उप्रेती आएका छन् अहिले नेपाल आएका छन् र फेरि पनि अझ जोस र जाँगरका साथमा काम गर्ने बताएका छन् सञ्चिता लुइटलसँगको विवाह गरेका छन् र अब यी सबै कुराहरू हामी अर्को हप्तामा ट्रान्सफर गरेका छौँ सरी फर द्याट त्यसको लागि एकदमै हामी क्षमा प्रार्थी छौँ किनकि यो हाम्रो एकदमै इम्पोर्टेन्ट थियो तर समय पुगेन टाइम एन्ड टाइड्स वेट फर नो वान अब विदा माग्नुपर्ने बेला भइसकेको छ दुलही फिल्मको सुटिङ रिपोर्ट पनि हामी अर्को हप्ता प्रस्तै आजको यो कार्यक्रममा नम्बर वानमा छनौट गरेको गीत सागर शुक्लाको छोटो अंश यो बाबु बोगटी र प्रवेश अधिकारीको स्वरमा न बिर्से तिमीलाई न पाएँ तिमीलाई महेश खड्काको शब्द रचना अनि सङ्गीतमा आबद्ध भएको गीत यहाँ समक्ष राख्दै कार्यक्रमका फिल्म रिपोर्ट र विजय आवाजका साथमा प्राविधिक सहयोगी साथी रवि श्रेष्ठ र दीपक सापकोटालाई पनि हार्दिक धन्यवाद दिँदै म हेम सुवेदी पनि बिदा चाहन्छु. बाय बाय, हेभ अ वन्डरफुल विक. चलचित्र साथ हम्रो, आरा छुट देना साथ हम्रो.